라디오 감기뿐 라디오 감기뿐아 라디오 감기뿐 라디오 감기뿐 라디오 감기뿐 라디오 감기뿐 Kantipur FM presents the program Full of Love. Hajur, Kantipur FM prastut gardacha. Maya nai maya le bhariyeko karyakram. Love is a sweet poison. Nobody can get a red from it if they are in love. Maya ta mitho bish jastai ho. Yadi maya ma paryo bhane tyo jasto mitho kehi lagda pani lagdaina ra tyo bata chutkara pauna pani sakinna. मायामा पर्यो भने त्यो जस्तो मिठो केही हुँदैन त्यसबाट न त छुटकारा पाउन सकिन्छ न त छुटकारा लिन नै मन लाग्छ सायद त्यही कारण यो माया भन्ने चीज यस्तै हो ठूलो पार्नस रेडियो वोल्युम मनमा राख्नुहोस् मायालु शान्त ठाउँमा पुरै कार्यक्रम सुन्नुहोस् मायाको मजा लुट्नुहोस् सुरु गरौ तिम्रो नाममा मेरो नाममा यो माया भन्ने चीज Yes, they who. Mani sahib ji, jaane hai sab ji, phir bhi banaye bahane. Naina nawab ji, dekhe hai sab ji, phir bhi na samjhe ishaare. Kantipur FM. जस्तो सुकै चिल्लो पनि छिट्टो सफा हुन्छ साधारण बार होइन नयाँ भीम बार नै चाहिन्छ अब आयो 100 वटा कागतीको शक्ति युक्त 200 ग्रामको ठुलो भीम बार जुन किफायती छ र यसले कम पानीको प्रयोगमा पनि जस्तो सुकै चिल्लो पना हटाउँछ सबैभन्दा छिटो ठुलो भीम धेरै दिन ICA दूर शिक्षा ओपन युनिभर्सिटी खुला विश्वविद्यालय अब सबैका लागि खुला डुअल डिग्री चाहनेहरू र समयमा अध्ययन पूरा गर्न नसकेकाहरूका लागि सम्भावना अझै बाँकी छ ICA दूर शिक्षा हरेक शनिबार बिहान 7:30 to 8 PM मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा सुन्ने प्रयास गर्नुहोला Brought to you by ICA College of Distance Education and Online Studies. Hello. Hello, आमा. आज घर आउनु अलि ढिलो हुन्छ है. किन? मेरो ECG-मा प्रब्लम छ. किन छोरा? के भयो? कसरी भयो? हैन आमा. यति सानो थिएस जहिलेदेखि तँलाई हुर्काएर ठुलो बनाएँ. हैन आमा. त्यस्तो केही होइन. मैले कस्तो कस्तो सपना देखेकी थिएँ. एउटी राम्री बुहारी र साना साना नाति नातिनासँग मैले आमा ECG भनेको इन्जिन क्लच गियर मोटरसाइकल चल्न छोड्यो के प्रयोग गर्नुहोस् इन्डियन ऑयलको बाइकको ECG स्पेशलिस्ट सर्वो 40 इन्जिन ऑयल जसले तपाईँको इन्जिन क्लच अनि गियरलाई राख्छ सुपर फिट सधैँ व्हेन यू इन योर कार एट होम ओर एट वर्क यू गॉट इट गोइंग ऑन 96.1 कान्तिपुर FM FM presents the program Full of Love. Hajur, Kantipur FM prastut gardacha. Maya nai mayale bhariyeko karyakram. Yo maya bhanne cheez, yes tai ho. Yo maya bhanne cheez, yes tai ho. Mayako kura, premko kura yahale pakka pani sunnu huncha. Keta ra ketiko conversation sunnu hos hai. केटाले भनेछ तिमी र म एउटा गेम खेलौ सबै खालको गेम मध्ये जुनै गेम खेले पनि हुन्छ तर लुकामारी चाहिँ नखेलौ भनेर केटाले भन्छ केटी सोचिन अरे लुकामारी चाहिँ किन नखेल्ने र केटाको आन्सर कस्तो आउँछ भने बिकज अ गर्ल लाइक यु इज इम्पोसिबल टु फाइन्ड संसारमा सबै कुरो म पाउन सक्छु तर भेट्टाइ खेल्दाखेरि तिमी जस्तै केटी म पाउन सक्दिन त्यसैले हामी लुक्का मारी चाहिँ नखेलौँ रे द्याट इज रियली स्विट अब म एकैछिन प्रिन्स चार्मिङको कुरा गर्छु है केटा मान्छेहरू तपाईँ कसैको प्रिन्स चार्मिङ हो कि होइन त हरेक छोरी मान्छेले आफूले सानैदेखि आफ्नो सपनाको राजकुमारको बारेमा धेरै सोचेकी हुन्छन् यस्तो होला उस्तो होला यस्तो गर्ला भनेर हामीले आशा गरेका हुन्छौँ आफ्नो प्रिन्स चार्मिङको विषयमा सो जो लेडी साथी सुन्दै हुनुहुन्छ तपाईँले पनि यस्तै खालको प्रिन्स चार्मिङको कल्पना गर्नुभएको हो कि होइन म बताउँछु जो गाई फ्रेन्ड हामीलाई सुन्दै हुनुहुन्छ तपाईँलाई सायद आइडिया हुन्छ होला केटी मान्छेहरू आफ्नो प्रिन्स चार्मिङमा यस्ता 12 वटा कुराहरू खोज्ने रहेछन् सुन्नुहोस् है म 6x6 गरेर 2 पटकमा बताउँछु 12 वटा यस्ता कुराहरू जुन छोरी मान्छेहरूले आफ्नो प्रिन्स चार्मिङमा खोज्ने रहेछन् फर्स्टमा हामी छोरी मान्छेहरू यस्तो आफ्नो राजकुमारको कल्पना गर्छौँ जसले हामीलाई आउँछ अनि बचाउँछ हामीलाई सुरक्षित महसुस गराउँछ यस्तो खालको केटा मान्छे जस्तो जसको हात पक्रिएपछि चाहिँ हामीलाई उनै हो मेरो संसारमा मेरो रक्षा गर्ने भन्ने खालको फिलिङ आओस् रे सो माई डियर गाई फ्रेन्ड यस्तो एकदम केटा मान्छे हुनु पर्यो आफ्नो केटीलाई सुरक्षा दिएर सुरक्षित महसुस गराएर माया गर्ने त्यस्तै अर्को हामीले के खोज्छौँ भन्दाखेरि नि आफ्नो प्रिन्स चार्मिङमा मानौ हामी कतै गइरहेका छौँ भनेदेखि राम्रो बानी बेहोरा देखाओस् जस्तै अब कहीँ घर जाँदाखेरि ससानो कुरा किन्नुहोस्, संस्कार भन्ने कुरो त देखिन्छ नि, यो मान्छे एकदमै संस्कार पाएको छ, उसको बोलीमा, उसको व्यवहारमा, उसले गर्ने क्रियाकलापमा नै यो मान्छे ज्ञानी छ, संस्कारी छ भनेर थाहा हुन्छ। सो हामीसँग मिठो बोलोस्, हामीसँग नराम्रो खालका तिता वचन प्रहार नगरोस्, हामी बस्दाखेरि हाम्रो चेयर यस्तो तानिदियोस्, कतै ढोका खोलिदियोस्, बस्दाखेरि गाडी यस्तो ओपन गरिदियोस् ढोका, ससाना कुराहरू यस्तो गरेर हामीलाई अझ पनि राम्रो महसुस गराओस् भनेर हामी आशा गर्छौं। त्यस्तै यस्तो मान्छे हामी चाहन्छौ जसले हाम्रो लागि फाइट गरोस्। फाइट भनेको पुरा त्यो तरबारहरू लिएर फाइट गर्ने होइन, तर जब कसैले हामीलाई केही गर्न लागेको अवस्था हुन्छ तब हाम्रो लागि उसले आवाज उठाओस्, होइन उसको गलत केही पनि कुरा होइन अथवा गल्ती गरेको हो भने पनि म उसको लागि एकदम समर्थन गर्दै अघि बढ्छु भनेर फाइट गर्ने खालको छोना मान्छे मेरो जीवनमा आओस् प्रिन्स चामाङ भनेर हामी यस्तो कल्पना गर्छौँ। त्यस्तै अर्को हामी के क्वालिटी खोज्छौँ भन्दाखेरि, सुरु सुरुमा जुन त्यो पट्टाउने फेज हुन्छ नि लोकली भन्दाखेरि, सुरुमा फ्लावर्स दिने, चक्लेट दिने, भेट्न आएको आए, फोन गरेको गरे, मेसेजेस पठाएको पठाए, त्यस्तो गरेर हामीलाई एकदम पट्याउने, दङ्गो पार्ने, तर त्यसपछि चाहिँ अनरोमान्टिक भइदिने अथवा अब त मैले आफ्नो बनाइहालेँ के मतलब भन्ने खालको होइन। सुरु सुरुको फेज जत्तिकै नभए तापनि पछि पछि पनि कहिलेकाहीँ भए पनि फ्लावर्स दिने, कहिलेकाहीँ भए पनि गिफ्ट दिने, कहिलेकाहीँ भए पनि कम्प्लिमेन्ट दिने हो त्यस्तो खालको मान्छेको हामी कल्पना गर्छौँ। त्यस्तै अर्को कुरा के हो भन्दाखेरि, यस्तो मान्छे अ म्यान अफ प्रिन्सिपल्स, यस्तो उसको विचारधारा होस्, यस्तो ऊ इमान्दार, कर्तव्यनिष्ठ, काम गरेपछि एकदम इमान्दार भएर गर्ने, केही कुरा गर्छु भनेर प्रमिस गरिसकेपछि त्यो प्रमिस सदा पुरा गर्ने हो, त्यस्तो मान्छे हामी चाहन्छौँ। सो आर यु अ म्यान अफ प्रिन्सिपल्स, अ क्वेस्चन मार्क टु माई गाई फ्रेन्ड। त्यस्तै हामी लिडर पनि कल्पना गर्छौँ, यस्तो छोरा मान्छे, मेरो साथी, मेरो सपनाको राजकुमार, जो चाहिँ त्यो ग्रुपमा कहाँ कहाँ हराउने नदेखिने खालको होइन क्या, बरु ग्रुपलाई लिड गरोस्, आफू चाहिँ सबैभन्दा राम्रो देखियोस्, त्यो करिज्मेटिक जुन पर्सनालिटी हुन्छ हो त्यस्तो खालको लिडर हामी आफ्नो सपनाको राजकुमारमा हेर्न चाहन्छौ र उसको लागि यस्तो गीत बारम्बार सुन्न चाहन्छौ। मलाई मेरै बालापन देऊ, मेरो मालिक तिमी कहीँ छौ भने त्यो कोमल चञ्चल मन देऊ, सैयो जुनी भन्दा बरु मलाई मेरै बालापन चल मन खायो फेरि दैन रे मेटिँदैन रे, जसले लेख्यो भाग्य निधारैमा देखिँदैन रे भेटिँदैन रे, भन्छन् खेला हो रे त्यो भन्छु झेला हो रे यो संसार फेर्ने बरु जुने आ मन्छेको संसार देऊ सही कर मैले लेखिने ठाउँ छ कहाँ गाउँ छ कहाँ जुनी भरि तिर्दैछु कसको ऋण त्यो साहु छ कहाँ साहु छ कहाँ भन्छन् देउता हो रे त्यो मालिक एउटा हो रे त्यो आँसु हाँसो जब बाढी दैन भने यहाँ मेरो बिन्ती छ है दैव तिमी यहाँ दुईटा अलग संसार देऊ सही सयौं जुनी यो जुनी को खै के हुने हो भोलि डिसेम्बर 21 के हुने हो खै के हुने हो के हुने हो यतिखेर चाहिँ माया भन्ने चीज यस्तै हो अन एमा तपाईं सुन्दै हुनुहुन्छ एकजनाले भनेको कुरा के हो भन्दाखेरि आई वान्ट टु ट्राभल द वर्ल्ड विथ टु थिङ्स अन माई ह्यान्ड्स क्यामेरा अन माई राइट एन्ड हिज ह्यान्ड अन माई लेफ्ट म यो पुरा संसार भ्रमण गर्दाखेरि दुईवटा कुरा चाहिँ हातमा लिएर भ्रमण गर्न चाहन्छु मेरो दाहिने हातमा चाहिँ क्यामेरा होस् देब्रे हातमा चाहिँ उसको पनि हात होस् रे वा वा वा वा म बताउँदैछु प्रिन्स चार्मिङको विषयमा धेरै छोरी मान्छेहरू आफ्नो प्रिन्स चार्मिङमा कस्ता क्वालिटीहरू खोज्छन् भन्दाखेरि 12 क्वालिटीहरू मध्ये 6 मैले बताइसके अर्को क्वालिटी हामी के खोज्छौ भने हामी डर छेरुवा खालको प्रिन्स चार्मिङ पटक्कै चाहँदैनौ फेरि डर छेरुवाको अर्थ कस्तो भन्दाखेरि डरपोकको अर्थ कस्तो भन्दाखेरि पुरा नचाहिँदो कुरामा नि दादागिरी देखाइहाल्ने जसलाई पनि पिटिहाल्ने जसलाई पनि झर्को एकदम ठुल्ठुलो छोरी कराउने दादागिरी देखाउने त्यस्तो मान्छे पनि हामीले एकदम मन पराउने चाहिँ होइन है कस्तो भने नि चाहिँदो ठाउँमा चाहिँ चाहे अलि स्ट्रङ बोलेर हुन्छ कि अथवा नचाहिँदो ठाउँमा अनावश्यक नबोलेर हुन्छ कि डिग्निफाइड तरिकाले अघि बढ्ने नचाहिँदा सिनहरू क्रिएट नगर्ने हो त्यस्तो प्रिन्स चार्मिङको हामी आशा गर्छौँ त्यस्तै अर्को ड्यासिङ हिरो कसलाई पो आफ्नो बोयफ्रेन्ड अथवा आफ्नो हस्बेन्ड ह्यान्डसम भएको मन नपर्ला होइन त्यसले टक्क फिट देखिने सफा चिटिक्क परेको राम्रो लुगा लाउने हो त्यस्तो होस् मेरो पार्टनर भनेर हामी त कस्तो मनमनै आशा गर्छौँ त्यस्तै यस्तो होस् मेरो प्रिन्स चार्मिङ पुरा कन्फिडेन्ट स्मुथ टक आत्मविश्वासले भरिपूर्ण ठुल्ठुलो स्वरले कराउने वा सानो स्वरले केही नबुझिने गरी बोल्ने होइन कन्फिडेन्ट होस् अनि मिठो वचन टक टक टक बोलोस् वा वा वा त्यस्तै मोटिभेसन एन्ड डिटर्मिनेसन हामीलाई आफ्नो व्यक्तिगत जीवनमा हाम्रो प्रोफेसनल जीवनमा सदैव गर्न सक्छु भनेर प्रेरणा दिइरहने आफ्नो लक्ष्यमा दृढ भएर अघि बढ गो फर इट यु क्यान सो डु इट भनेर उक्साउने हो त्यस्तो खालको पार्टनर भइदिए त जिन्दगी के हुन्थ्यो गजब हुन्थ्यो र लास्टमा दुईवटा क्वालिटिज एउटा हो ग्रेसफुल अर्को हो इन्टेलिजेन्ट ग्रेसफुल मतलब त्यो पर्सन कोही कोही व्यक्तिको पर्सनालिटी नै क्या झल्किन्छ है केही मतलब राम्रो लुगाहरू नलाए पनि उसको बोलीमा हुन्छ वा उसको उभिने स्टाइलमा हुन्छ क्या त्यो मान्छे ग्रेसफुल देखिन्छ क्या, बुझ्नुभयो? तर कोही चाहिँ जति महँगो लुगा लाए पनि, कपालमा जेसुकै गरे पनि, फेसमा जेसुकै गरे पनि, पर्सनालिटी जिरो. तर हामी चाहन्छौँ आफूले माया गरेको मान्छे त गजबको एकदम ग्रेसफुल होस्, र इन्टेलिजेन्सको कुरा गर्दाखेरि देश विदेशका खबर उसलाई थाहा होस्, के भइरहेछ राजनीतिमा, यता खेलकुदमा, यता साइन्समा, ती सबै कुराहरू थाहा होस् उसलाई भनेर हामी कल्पना गर्छौँ. सो माई डियर लेडी फ्रेन्ड, तपाईँको प्रिन्स चामाङ इक्वालिटिज भएको चाहनु तपाईँले भएको हो कि होइन, र माई डियर गाई फ्रेन्ड, तपाईँमा इक्वालिटिज मध्येमा कतिवटा क्वालिटी छ? वेल वेल वेल, जस्ट थॉट, बिकज यो माया भन्ने चीज यस्तै हो. धागे तोड़ लाओ चांदनी से नूर के, घूंघट ही बना लो रोशनी से नूर के, धागे तोड़ लाओ चांदनी से नूर के, घूंघट ही बना लो रोशनी से नूर के. शर्मा गई तो आगोश में लो, हो सांसों से उलझी रहे मेरी सांसें. बोल ना हल्के हल्के, बोल ना हल्के हल्के, से हल्के हल्के बोल ना हल्के, बोल ना हल्के हल्के, बोल ना हल्के हल्के, होठ से हल्के हल्के बोल ना हल्के. Oh, शर्मा गई तो आगोश में ओ सांसों से उलझी रहे मेरी सांसें बोलना हल्के हल्के बोलना हल्के हल्के होंठ से हल्के हल्के बोलना हल्के Number one on your dial, the station with a smile. 96.1 Kantipur FM. Deep dream, big, big, big. We win, big, big, big. Super bumper prize ma, Ford Figo. Dream pura karno saplo family ko. Monthly prize ma, Honda bike, rocking life yo. Weekly price for shopping voucher, 1,00,000 Dream big, win big. Dream big, win big. ड्रीम बिग विन बिग सिजन 3 अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पप प्राइजमा फोर्ट फिगो जित्नुहोस् साथै हरेक महिना हन्डा सेभी 250R बाइक हरेक हप्ता 1,00,000 बराबरको शपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित 200 बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् द काठमाडौँ पोस्ट किप्स यु पोस्टेड कला गला र साधना सन्तुष्टि र सम्मान राष्ट्रका ख्याति प्राप्त गायक गायिकाको साथमा कान्तिपुर संगीत डबली प्रत्येक बिहिबार राति 10 बजेदेखि 11 बजेसम्म भूपेन्द्रको साथमा कान्तिपुर संगीत डबली अब ओरिजिनल रेडबुल क्यानको फुल अफ रिङमा पाउन सक्नुहुनेछ रु 1,20,000, 10,000, 5,000 कति धेरै क्याश प्राइज सो कूल रियली कूल रेडबुल क्याश फुल पुश योरसेल्फ लाइक अ बुल रेडबुल द वन एन्ड ओन्ली एनर्जी ड्रिंक Slamming and jamming. Continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. Kantipur FM presents the program Full of Love. Hajur, Kantipur FM prastut gardacha. Maya nai mayale bhariyeko karyakram. यो माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ कसलाई सम्झिँदै हुनुहुन्छ डु नट प्रमिस मी द मुन्स अर द स्टार्स जस्ट प्रमिस यु विल स्टे अन्डर देम विथ मी फर एभर मलाई आकाशको तारा ल्याइदिन्छु चन्द्रमामा लग्छु भन्ने खालका अनावश्यक वाचा बन्धनहरू नगर बरु मात्रै एउटा बाचा गर ती मुनि मतलब चन्द्रमा मुनि तारा मुनि तिमी सधैँ मेरो छेउमा बसिरहन्छौ भनेर वा वा वा यस्तो धेरै कुराहरू भन्दाखेरि मजा आउँछ होला सुन्दा होइन फेसबुकमा तपाईँको मेसेजेसहरू पढ्दा मलाई पनि मजा आइरहेछ तपाईँ हुनुहुन्छ कि हुनुहुन्न यो पेजमा अलमोस्ट 50,105 लिसनर्स आउनुभएछ ए द्याट इज सो स्विट आई फिल लभ्ड आई फिल ब्लेस्ड थ्याङ्क यू सो मच मेरो नाम चाहिँ सबिना कार्की हो एसएबी डबल इएनए केएआरकेआई सबिना कार्की सर्च गर्नुहोस् अनि के लेख्न मन लागेको छ केही कुरा पनि सेयर गर्न मन छ भने आज म तपाईँको कुरा पढ्ने मुडमा पनि छु सो लेट्स सी कसको म के पढ्छु मायाको कुरा एकैछिन ब्रेक अपको कुरा गरौँ ब्रेक अप तपाईँको जीवनमा महसुस गर्नुभएको कुरा हो कि होइन त्यो त मलाई थाहा छैन तर म तपाईँलाई यस्तो 5 कुराहरू बताउँदैछु इन केस अझ 5 पनि होइन 6 बताउँछु इन केस आफ्नो सम्बन्धमा यी 6 कुरा तपाईँले देख्नुभयो भने त्यसको मतलब हो तपाईँको ब्रेक अप हुने बेला आइसक्यो नम्बर 1 थिङ इन लभ विथ एन एक्स मानौ तपाईँ वा तपाईँ यसलाई जहिले अहिले जसलाई डेट गरिरहनु भएको छ दुईजना मध्ये जो पनि हुनसक्छ होइन तपाईँ अझै पनि आफ्नो एक्स बोयफ्रेन्ड वा एक्स गर्लफ्रेन्डलाई मिस गरेको गर्नुहुन्छ अब सम्बन्ध को सुरु सुरुमा त ठिकै छ सम्बन्ध बा एक महिना दुई महिना तीन महिना चार महिना पाँच महिना छ महिना हुँदै एक वर्ष भइसक्यो तै पनि तपाईँ आफ्नो एक्सलाई सम्झिने वा तपाईँको साथीको केसमा पनि ऊ पनि तपाईँलाई माया नगरे जतिखेर पनि एक्सको कुरा गर्ने कहिले काहीँ त गर्न पाइ होइन तर गरेको गरे गर्नु भयो भने चाहिँ सो ब्याड जिन्दगी खालि एक्सलाई सम्झेर बिताउने हो भने चाहिँ तपाईँको प्रेजेन्ट करेन्ट सिचुएसनमा प्रेम सम्बन्धमा केही हुनेवाला छैन सो दुवैजना मध्ये एकजना पनि स्टिल इन लभ विथ एन एक्स हुनुहुन्छ भने इट्स टाइम फर ए ब्रेकअप त्यस्तै अर्को कुरा के हो भन्दाखेरि मानौ तपाईँलाई जो हुनुहुन्छ तपाईँको साथी जसले तपाईँ डेट गरिरहनु भएको छ वा प्रेम सम्बन्धमा हुनुहुन्छ जतिखेर पनि अलग्गै लग्ने क्या अलग्गै भन्नाले तपाईँको साथीभाइ तपाईँको परिवारबाट अब एक दुई पटक वा सुरु सुरुमा भन्ने कुरा त ठिकै हो दुईजनालाई प्राइभेसी मेन्टेन गर्न पर्ला मनका कति कुराहरू भन्न पर्ला सो दुईजनाको प्राइभेट टाइम सुरु सुरुमा त इट्स अल राइट तर उसलाई खालि मतलब तपाईँलाई आफ्नो उसको साथी सर्कल अथवा उसको परिवार अथवा उसको कोही नजिकको मान्छे भन्दा पनि टाढा लग्ने तपाईँलाई पनि तपाईँको बेस्ट फ्रेन्ड तपाईँको फ्यामिली भन्दा पनि टाढा मात्रै लग्ने आफू पनि ऊ एक्लै मात्र बस्न रुचाउने उसलाई अरू कोही नचाहिने त्यस्तो भयो भने पनि राम्रो होइन अरे कि खासमा यो बुझ्नुभयो त्यसैले तपाईँलाई सबै कुराबाट टाढा मात्रै लग्ने उसले पनि तपाईँलाई खालि अरूबाट समाजबाट अघि भन्ने जस्तै साथीभाइबाट टाढा मात्रै लग्ने प्रयास हो भने यस्तो सम्बन्ध पनि धेरै टिक्दैन रे यस्तो शङ्का सम्बन्धमा आयो भने ब्रेकअप हुन सक्ने सम्भावना छ रे त्यस्तै थर्ड कुरा के हो भन्दाखेरि अब्युज एन्ड थ्रेटन हेर्नुहोस् मायाको सम्बन्धमा त अब्युज भन्ने कुरो थ्रेटन गर्ने कुरो आयो भने त अरे कसरी यस्तो सम्बन्ध टिक्छ होला है यस्तो हुनु पर्यो आफ्नो मायालु त कसैले आफूलाई अब्युज गर्ने प्रयास गर्यो वा थ्रेटन गर्ने प्रयास गर्यो भने उसले आफूलाई बचाउनु पो पर्छ त रक्षक नै त्यस्तो भक्षक भएपछि त कहाँबाट भयो होइन त्यसैले उसले तपाईँलाई बिना अर्थको गाली गलौज गर्छ घुर्क्याउँछ घुर्क्याउन पनि पाइयो हजुर कहिले काहीँ यस्तो पाइन्छ त्यो पनि मायामा तर थर्काउन दिनराति डर देखाउन पिट्न अहिलेको अवस्थामा आएर पनि पिट्ने हो भने चाहिँ त्यस्तो मान्छेलाई चाहिँ कानुनको पनि सहारा लिन सकिन्छ द्याट इज सो नट गुड त्यसैले हेर्नुहोस् ब्रेकअपको कुरा गर्दाखेरि म छवटा कुरा भन्दैछु तिनवटा भने यसमा फेरि तिनवटा भन्छु अघि भने जस्तै अझ पनि एक्सकै मायामा डुबिरहेको हो उसले तपाईँलाई संसारैबाट टाढा लगेर कहाँ एक्लै एक्लै मात्रै बनाउने प्रयास गरेको हो उसले तपाईँलाई घुर्क्याएको हो अनि त्यस जतिखेरमा धम्क्याएको हो अझ पिटेको हो भनेदेखि ब्रेकअपको टाइम भइसक्यो र यस्तो गीत गाउने बेला चाहिँ पटक्कै भएकै छैन साकार तिम्रो मिठो बोलीले मैले भुले सारा संसार तिमीसित बिताएका पल भयो एक सुन्दर क्षण यति सुन्दर रूप कसले पो देखेको छ र एक क्षण मात्र ज्ञान तिम्रो गालो पाए म त हुने चमत्त मृत्युको भए पाठ प्रेम एक परीक्षा हो बिछोड नै भोग्नु परे ज्ञान गालोमा बाधा श्वास श्वास सागर मा तिम्रो मधुर मुस्कानले सपना भयो साकार तिम्रो मिठो बोलीले मैले भुले सारा संसार 96.1 कान्तिपुर एफएम सुवास यो कस्तो छायो चारै तिर नशा फैलियो परफ्युम एक्सपर्ट्सले बनाएको नयाँ लक्सको सुवास हो यो नयाँ लक्स अब संसारको उत्कृष्ट परफ्युम्सले भरपूर The fastest, just got flexible. Come on, y'all. YouTube, Twitter, email, downloads, or Facebook. Now enjoy all this at your fingertips with the country's fastest mobile internet at less than half the price. Choose your daily or a monthly Ncell mobile internet pack starting from rupees 3 to 30 paisa per MB. The more you use, the lesser you pay. Come on, go. Subscribe today and stay updated with the fastest mobile internet at the most flexible rates. Rates exclusive of taxes, conditions apply. For more information, dial 9700 for free or log on to www.ncell.com.np. Ncell, here for Nepal. के तपाईँलाई थाहा छ तपाईँको त्वचाभित्र डार्क स्पट्स लुकेको हुन्छ जुन घामको कारण बाहिर देखिन सक्छ पोन्ड्सले प्रयोग गरेको छ युवी लाइफ स्क्यानर जसले आउन लागेको लुकेको स्पट्स देखाउन सक्छ पोन्ड्स व्हाइट ब्युटीमा छ मल्टिपल सनस्क्रिन्स जसले सन स्पट रोक्छ देखिनुभन्दा पहिले पोन्ड्स व्हाइट ब्युटी ड्रीम ड्रीम बिग बिग बिग विन विन बिग बिग बिग सुपर बम्पर प्राइजमा Ford Figo Dream pura garnu saflo family ko Monthly price ma Honda bike Rocking life yo Weekly price ma shopping voucher 1 lakh ko Dream big win big Win Big Dream Big Win Big Season 3 अन्तर्गत द काठमाडौँ पोस्ट वाकान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर बम्पर प्राइजमा फोर्ट फिगो जित्नुहोस् साथै हरेक महिना होन्डा सेभी 250R बाइक हरेक हप्ता 1 lakh बराबरको शपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित 200 बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् The Carpenter Post keeps you posted. Turn on your radio. Turn on your radio. Favorite sounds you hear everywhere that you go. On your radio. 96.1 Cantipur FM. Cantipur FM presents the program Full of Love. Hajur. कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चीज यस्तै हो उसले तपाईँलाई एकदमै माया गर्छ भने कसरी थाहा पाउनुहुन्छ अरे स्पेसली छोरी मान्छेहरू सुन्नुहोस् है जब तपाईँ कस्तो चिच्याउनुहुन्छ रिसाउनुहुन्छ उसले तपाईँलाई शान्त बनाउने प्रयास गर्छ जब तपाईँले रिसले सायद रिसाएर थप्पड हान्नुहुन्छ उसले तपाईँलाई माया गर्छ तपाईँ रुनुहुन्छ तर उसले तपाईँलाई न्यानो अङ्गालोमा बाँध्छ तपाईँ भन्नुहुन्छ आई हेट यु र फिर्तामा उसले भन्छ आई लभ यु यदि यस्तो हो भने ही लभ्स यु फर स्योर सो तपाईँको केसमा के होला तपाईलाई थाहा होला र म बताइरहेकी छु इज इट टाइम टु ब्रेक अप अर नट ब्रेक अप गर्ने बेला भयो कि भएन तपाईलाई छवटामा कुराहरू बताउँदैछु आफ्नो सम्बन्धमा यी छवटा कुरा देख्नुभयो भने ब्रेकअप गर्ने बेला भइसक्यो बाँकी तिनवटा सुन्नुहोस् है चिटिङको कुरा गरौँ चिट गरेको बदमासी गरेको धोका दिएको तपाईँले थाहा पाउनुभयो भने दुईटा तपाईँसँग विकल्पहरू एउटा उसलाई जिन्दगीमा फेरि ल्याउनुहोस् फेरि पनि उसले धोका दिने हो कि चिट गर्ने हो कि त्यो डर र शङ्का मनमा बसिरहन्छ अर्को त्यो सम्बन्ध तोड्नुहोस् बरु जिन्दगीमा राम्रा मान्छेहरू कति धेरै छन् सायद तपाईँले नछान्नु भएको अथवा जीवनमा नल्याउनु भएको मात्रै हुन सक्छ सो हुन सक्छ राम्रो असली मान्छेसँग फेरि जिन्दगी सुरु गर्ने त्यसैले तपाईँको साथीले जो हुनुहुन्छ तपाईँको पार्टनर चिट गर्नुभएको थाहा पाउनुभयो भने ब्रेकअप गर्ने नगर्ने तपाईँकै हातमा छ त्यस्तै तपाईँहरूको झगडा परेको पनि गर्छ बा अलिअलि त पर्छ पनि झगडा नपर्ने हो भने मजा पनि आउँदैन खासमा तर त्यसको अर्थ आजै झगडा भोलि झगडा पर्सि झगडा जहिले झगडा भयो भने त कतिखेर माया गर्ने त्यसैले अलिअलि झगडा इज ओके ओके तर कन्स्टेन्ट आर्गुमेन्ट हो भने चाहिँ ब्रेकअप गर्ने बेला सायद भइसक्यो र लास्टमा कन्ट्रोल फ्रिक अलिअलि कन्ट्रोल त मजै आउँछ ए यसो नगर न अथवा यस्तो नगरेको पनि राम्रो हुन्थ्यो भने आफूलाई सम्झाएको त त्यो कन्स्ट्रक्टिभ फिडब्याक हो तर यहाँ नजाऊ वहाँ नजाऊ यो खा ऊ आ ओ माई गड जिन्दगीमा कन्ट्रोल फ्रिकसँग तपाईँ प्रेम सम्बन्धमा बाँधिदिनु भयो भने त के मजा आउँछ होला जिन्दगीको होइन त्यसैले अति बढी कन्ट्रोल रिलेसनसिपमा गर्ने प्रयास भयो भने त्यहाँ पनि ब्रेकअपको सम्भावना छ त्यसैले यी छवटा मध्ये कुनै कारण देख्नुभयो अथवा यसो सोच्नुभयो भने मेबी इट्स टाइम फर ए ब्रेकअप माइ डियर फ्रेन्ड तेरी पलके मेरी पलकों से मिला दे आंसू तेरे सारे मेरी पलकों पे सजा दे कुछ इस तरह तेरी पलके मेरी पलकों से मिला दे आंसू तेरे सारे मेरी पलकों पे सजा दे कुछ इस तरह तेरी पलके मेरी पलकों से तरह तेरी पलकें मेरी पलकों से मिला दे आंसू तेरे सारे मेरी पलकों पे सजा दे साथ रहा है हाँ ये जिस्म कभी दूर कभी पास रहा है जो भी गम है ये तेरे उन्हें तू मेरा बता दे कुछ इस तरह पलकों आंखों से मिला दे आंसू तेरे सारे मेरी पलकों पे सजा दे चेहरे पे ये गम नहीं जचता जायज नहीं लगता मुझे गम से तेरा रिश्ता सुन मेरी गुजारिश इसे चेहरे से चेहरे से हटा दे कुछ इस तरह मेरी पलकें मेरी पलकों से मिला दे आंसू तेरे सारे मेरी पलकों पे सजा दे कुछ इस तरह. Well, it's a very nice song. You may want to choose yesterday, Huma. Naveen Thapali, Miru. फेसबुक पेजमा पोस्ट गर्नुभएको कुरा एउटा अंगालोको महत्व कति हुन्छ वर्थ अफ ए हग. एकजना केटा मान्छेले आफ्नो गर्लफ्रेन्डको आँखामा एउटा आँसु देखेछ. अब आँसु एउटा मतलब एक थोपा अनि उसले त्यो देख्ने बित्तिकै उनलाई आफ्नो न्यानो अंगालोमा बाँधेछ. तर उनी झन् रुन थालिन् अनि केटाले सोध्यो ल तिमी किन अझै रोइरहेको. अनि केटी भन्छन् यदि एउटा आँसुको थोपाले यसरी मैले तिमीबाट न्यानो अंगालो पाउने हो भने सायद म सधैँ रुन तयार छु. वा वा वा. हाम्रो एकजना श्रोता उहाँको नाम राई देवसन रहेछ. उहाँले के लेख्नु भएको रहेछ भने यो 21 डिसेम्बरको बारेमा तपाईँ के सोच्नुहुन्छ बताइदिनुहोस् भन्नुभएको रहेछ. 21 डिसेम्बर इज टुमोरो होइन. मलाई त कस्तो लाग्यो म फेरि चाहिने भन्दा म बढ्दा पोजिटिभ छु लाइफमा. म एकदमै जिन्दगी आई एम अ बिग लभर अफ लाइफ. मलाई जिन्दगी एकदमै मनपर्छ. बाँचिरहन पाउँ जस्तो पनि लाग्छ. श्रोताको माया पाइरहँ श्रोतालाई माया बाँडिरहँ त्यो पनि लाग्छ. र हामी यति धेरै माया गर्ने मान्छे छौँ यो संसारलाई माया गर्ने यति धेरै माया पाउँदा पाउँदा बिचरा संसारलाई के होला मलाई लाग्छ केही नहोला. भोलि यत्तिकै तपाईँले रेडियो सुन्न सक्नुहुन्छ. लास्टमा मायाको कुरा सुन्नुहोस् है. केटा मान्छेले नि माया एकदम सिम्पल सिम्पल वेबाट वाट इज लभ भन्दा के भन्छन् नि भन्दाखेरि सबै एकदम भिडभाडमा धेरै मान्छे देख्यो तर माया त्यो हो जब ऊ नहुँदाखेरि आफूलाई कस्तो एक्लो महसुस हुन्छ. त्यो भिडभाडमा पनि सबैजना अपरिचित लाग्छ. वेन सी इज नट अराउन्ड माया त्यो हो जब उनलाई चोट पुर्याउँदाखेरि आफूले गरेको गल्ती देखेर मलाई कस्तो गिल्टी फिल हुन्छ. माया त्यो हो जब म उनलाई बुझाउन चाहन्छु खासमा कुरा चाहिँ के हो त खासमा म उसलाई कति माया गर्छु भनेर. माया त्यो हो जब उनले मलाई कस्तो व्यक्तिबाट कस्तो व्यक्ति बनाइदिन् त्यो जुन परिवर्तन सकारात्मक परिवर्तन देखेर म छक्क पर्छु र मायाको महिमा देखेर पनि अचम्मित हुन्छु. माया त्यो हो जब हामी एकअर्कासँग आफ्ना इन्ट्रेस्टहरू बाँड्छौँ. उनलाई मेरो कुरामा पटक्कै इन्ट्रेस्ट नलाग्ला तैपनि रुचि देखाएर उनी मेरो इन्ट्रेस्टमा सहभागी हुन्छन् त्यो नै माया हो. माया उनीसँग अझ नजिक आउनको लागि म विभिन्न उपायहरू खोज्छु. घरि फुल किन्छु घरि चक्लेट किन्छु घरि गर गहना किन्छु त्यो पनि माया हो. जब उनको आँखामा हेर्छु तब संसारमा सबै कुरा ठिकठाक लाग्छ त्यो पनि माया हो. अब यसो घडी हेर्छु जाने बेला भइसक्यो त्यो पनि माया हो. Thank you for listening, and please, love, love, love. I love you so much. हाम्रो पुरानो सम्बन्ध अझै पनि गाढा छ भेट्ने मन थियो तिमीलाई तिमी कस्तो छौ भनेर तर किन समय टाढा छ तिमी र म हाम्रो पुरानो सम्बन्ध अझै पनि त्यस्तै छ याद आउँछ तिम्रो घरिघरि मेरो आँखा खाइमा मैले सारा तारा